कैको फूल छ एउटा मेरो मनमा फुलेको अर्कैको फूल छ एउटा भुल्नै नसक्ने मेरो जिन्दगीको फूल फुलेको अर्कैको फूल छ एउटा अर्कैको फूल छ यो